आज कोई साज संभाले राखा आज कोई साज संभाले राखा आज कोई पल हृदय मसाचा आज एउटा इतिहास हो पछौरीमा बाँधा आज एउटा इतिहास हो पछौरीमा बाँधा आजको यो साँझ सम्हालेर राख हामी दुई छुदै कति कोशीहरु बगे हामी दुई छुदै कति कोशीहरु बगे हल्ला उदै पाद हाम्रा आधि चले हल्ला उदय पाद हमरा कति आधि चले चले तिम्रो मन को पाना भरे कोरे राखा आज को यो पल हृदय आज एउटा इतिहास हो पछौरीमा बाँधा आज एउटा इतिहास हो पछौरीमा बाँधा आजको यो सम्हालेर राख जुन तारा जस्तै हामी किन टाढा टाढा जुन तारा जस्तै हामी किन टाढा टाढा यो जुनीमा साइनो हाम्रो जुनीमा साइनो हाम्रो कहिले हुने गाढा गाढा तिम्रो मनको ढुकढुकीला सोधेर राखा आजको यो पल हृदयमा साँच आज एउटा इतिहास हो पछौरीमा बाँधा आज एउटा इतिहास हो पछौरीमा बाँधा आजको यो साँझ सम्हालेर राखा